नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट। कार्यक्रम उजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका 11 वटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ। साथै दर्जनौ अनलाइनबाट पनि नयाँ पुराना अङ्क 24 घण्टा सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 214 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौ बलात्कार पछि हत्या गरिएकी एक वृद्धाका परिवारलाई एक व्यक्तिद्वारा घाँसबासको व्यवस्था, अनि सऊदी अरबमा मृत्यु भएको 5 महिनासम्म पनि एक नेपालीको शव स्वदेश फर्किन सकेन, र नियमित स्तम्भ जीवनको गोरेटोमा भोटे कोसीमा हाम फालेर आफै ज्यान हाल्न आँटेका एक व्यक्तिद्वारा सयौंको उद्धार सम्बन्धी सकारात्मक सन्देश सुनाउने छौ। त अबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। उजेलका खबरको साथमा आवास गहना गृह तम्गास 1 नयाँ बजार गुल्मी, सम्पर्क आवास गहना गृह तम्गास 1 नयाँ बजार गुल्मी, सम्पर्क नम्बर 079-520-869, 98-473-098-94 र 98-473-21-201। प्रोप्राइटर धर्म विश्वकर्मा। सर्वप्रथम सहयोग सम्बन्धी खबर। 2 हप्ता अघि यस उजेलका खबरमा महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सार गुल्मीका मृगौला पीडित शिक्षक विष्णुदेव यादवको सहयोगको अपिल सम्बन्धी खबर प्रसारण भएपछि उहाँलाई हालसम्म 3 लाख भन्दा बढी सहयोग भएको छ। गुल्मीको वामी घर भई लन्डनमा कार्यरत होमेन्द्र भण्डारीले त्यहाँ 2 लाख भन्दा बढी सहयोग संकलन भएको जानकारी दिनुभएको छ। यस अघि 1 लाख भन्दा बढी सहयोग भइसकेको छ। आज पनि एकजना सहयोग घोषणा गर्दै हुनुहुन्छ, सुनौ। हेलो, नमस्कार। नमस्कार, म विष्णु काफ्ले बोलेको, वामी कापडडोला 3, अहिले हाल न्युजिल्यान्डमा हुनुहुन्छ। अनि यहाँले चाहिँ नि महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामीका शिक्षक विष्णुदेव यादवलाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो, जो मृगौला पीडित हुनुहुन्छ। हजुर हजुर। के कति सहयोग गर्दै हुनुहुन्छ? म मेरो तर्फबाट 15,000 नेपाली। हजुर। र मेरो बुवा आमाको तर्फबाट 7,000। हजुर। र मेरो भाइ बालकृष्ण काफ्लेको तर्फबाट 7,000। हजुर। र मेरो दाजु तेजनारायण काफ्लेको तर्फबाट 7,000। बुवा आमाको नाम चाहिँ के पर्यो? अहिले न्युजिल्यान्डमै हुनुहुन्छ होइन उहाँहरू? अहिले न्युजिल्यान्ड हुनुहुन्छ, श्री कलाधर काफ्ले। बुवाको नाम? काठमाडौँ सिरुडी। आमाको नाम? आमाको तुलसा देवी काफ्ले। सबै परिवारको तर्फबाट कति सहयोग गर्दै हुनुहुन्छ तपाईँ? टोटल 29,000 सहयोग गर्दै हुनुहुन्छ। तपाईँ के पूर्व विद्यार्थी हो उहाँ सरको? हजुर, हामी दुई भाइ पूर्व विद्यार्थी हो। म अहिले 14 सालको एसएलसी मैले दिएको हो त्यहाँबाट। हजुर। भाइले 57 सालको एसएलसी दिएको हो, उहाँ हाम्रो पूर्व हुनुहुन्छ। धेरै धेरै खुसी लाग्यो, उहाँको जीवन रक्षाका लागि चारैतिरबाट सहयोग भइरहेको छ, हामी खुसी छौँ। अन्तिममा के भन्न चाहनुहुन्छ? उजेल खबर राम्रै सुन्नुहुन्छ तपाईँ न्युजिल्यान्डमा? हजुर, राम्रै सुन्छौँ। गाउँमा लुकेका छिपेका कुराहरू तपाईँले बाहिर निकालिदिनु भएको छ, र हामीहरू जसरी तपाईँले सेवा गर्न पाइएको छ त्यसमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। र यादव सरको सुस्वास्थ्य लाभको लागि हामी कामना गर्छौँ। हुन्छ, धेरै धेरै धन्यवाद। फेरि पनि सम्पर्कमा रहनुहोला र उजेल खबर सुन्दै जानुहोला। जसरी तपाईँले यादव सरको जीवन रक्षाका लागि सहयोग गर्नुभएको छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी। त्यस्तै केही महिना अघि गुल्मीको हर्मी चौरकी 60 वर्षीय वृद्धालाई बलात्कार पछि हत्या गरेको समाचार उजेलका खबरमा प्रसारण भएपछि हत्या अभियोगी पक्राउ परिसकेका छन् भने पीड़ित परिवारलाई एक व्यक्तिले घर बनाइदिनु भएको छ। यस सम्बन्धी थप जानकारीका लागि हर्मी चौरबाट ठाकुर प्रसाद पाण्डे हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्कार। नमस्कार, नमस्कार। हजुर, चाहिँ गुल्मीको हर्मीचौर गाविस वडा नम्बर 3 ठाकुर प्रसाद पाण्डेजी बोल्नु भयो होइन त? म गुल्मी हर्मीचौरबाट वडा नम्बर 3 बोले। जुन हामीले गत साउन 21 गतेका दिन हर्मीचौर 3 कि होइन देउरूपा सापकोटा जो 60 वर्षको उमेरकी ती वृद्धलाई स्थानीय एकजना पुरुषले चाहिँ नि दिन दहाडे चाहिँ बलात्कार पछि हत्या गरेको विषय उजेल खबरमा उठाएका थियौँ होइन? त्यो खबर उठाइसकेपछि उहाँका श्रीमान जो लक्ष्मीकान्त सापकोटा हुनुहुन्छ 70 वर्षीय वृद्धा, उनीहरूको सानो एउटा झुपडी थियो जो ढोका पनि लाउन नमिल्ने, त्यो अवस्था सुनेपछि अमेरिकामा बस्नुहुने त्यसै हर्मिचौर गाविस वडा नम्बर 3 का डोलराज पाण्डेले उहाँलाई घर बनाइदिने भन्ने कुरा थियो र यही चैत दशैंको रामनवमीका दिन हस्तान्तरण गर्ने भन्ने सुनिएको थियो। यो अत्यन्तै दर्द विराधक घटना गुल्मी हर्मिचौर वडा नम्बर 3 को तल्ला पोखरा भन्ने ठाउँमा एउटा 60 वर्ष कि अपाङ्ग बोल्न नसक्ने लाठी एउटा वृद्धालाई, उनको श्रीमान 70 वर्षको श्रीमान चाहिँ अब त्यो गाउँ घरमा चाहिँ खाने चिज खोज्न गएको मौका छोपेर एकजना चाहिँ अलि नाम नलिउँ त्यो साबिती बयान भइसकेको छ, ऊ चाहिँ पक्रिसकेको छ, ऊ चाहिँ एउटा लठैत हत्याराले चाहिँ अब बलात्कार पछाडि चाहिँ हत्या गरिसकेपछि यो खबर खास गरिकन म प्रेम सुनारजीलाई धन्यवाद दिन चाहन्छु। ओजेलका खबर मार्फत तपाईँले देश विदेशसम्म यसको चाहिँ संचार गर्नुभयो र यस पछाडि यसै गुल्मी जिल्ला गाविस वार्ड नम्बर 3 जन्म भएका हाल अमेरिकामा बस्ने डोलराज पाण्डेले यो घटनालाई चाहिँ सुनिसकेपछि र उहाँहरूलाई चाहिँ एउटा चाहिँ सहयोग गर्ने हिसाबले उहाँको डोलराज पाण्डेको अहिले हर्मिचौरमा जुन खालको घर छ, मेरो घर सरहकै म घर बनाइन्छु उहाँहरूलाई भएर जुन गुल्मी हर्मिचौर वार्ड नम्बर 2 अहिले घर चाहिँ सम्पन्न हुने अवस्थामा छ, घर बनेको छ र म खास गरिकन यहाँको स्थानीय हिसाबले म प्रेम सुनार सरलाई म के भन्न चाहन्छु भने यो रामनवमीको दिन हाम्रो उद्घाटन छ र डोलराज पाण्डेबाट चाहिँ त्यो दिन चाहिँ यो जुन चाँपी हस्तान्तरण गरेर घर हस्तान्तरण गर्ने जुन कार्यक्रम छ त्यो एउटा पावन त्यो पर्व एउटा गरिब दिन दुखीलाई जुन डोलराजीले गर्नुभयो र तपाईँले जुन मिडिया मार्फत चाहिँ यसलाई देश विदेशसम्म पुर्याउनु हो र तपाईँको जुन सुकै कार्य व्यस्ततालाई छाडेर पनि तपाईँलाई चाहिँ हामी यो घटनाको विषयले जुन उठाएको चाहिँ दर्द थियो त्यो मलम लगाउने दिनमा चाहिँ तपाईँलाई नै म हार्दिक निमन्त्रणा गर्न चाहन्छु र यो स्थानीय वासीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट त्यो दिन चाहिँ र यो रेडियो सुन्ने सम्पूर्ण स्थानीय वासीहरू पनि चाहिँ आइदिनु होला भन्न चाहन्छु प्रेम सर। त्यही त हामी आभारी छौँ किनभने हामीले जोडतोडका साथ यो विषय उठायौं जब 60 वर्षीय वृद्ध देउरूपा सापकोटालाई बलात्कार पछि रक्ताम्य अवस्थामा हत्या गरेर छाडियो, त्यो घरको अवस्था पनि हामीले सुनाएका थियौं जसको घरमा खाने खर्च नभएर बुढा मान्छे अर्काकोमा माग्न जानु भएको थियो, ढुका लाउन नमिल्ने झुपडी थियो, त्यस्तो असुरक्षित थियो त्यो स्थानमा जुन स्थानीय एकजना पुरुष जसको नाम अहिले नलिउँ जो पूर्वपक्षका लागि थुनामा आइसकेका छन् होइन त, घटना घटाउने मान्छे त्यही व्यक्ति हो भन्ने कुरा अदालतमा मुद्दा चलिरहेको कारणले मात्र भन्न नमिल्ने अवस्था हो र हत्यारा चाहिँ उही व्यक्ति हो जसले साबिती बयान चाहिँ दिइसकेको छ। त्यही त हत्यारा पनि अब पत्ता लागिसकेको र सम्बन्धित जो पीड़ित पक्षका श्रीमान र उनका छोराछोरीले पनि एउटा गतिलो बास पाउने भए, यसमा हामी विशेष गरेर हर्मिचौर 3 डोलराज पाण्डे जो अमेरिकामा हुनुहुन्छ उहाँप्रति हामी पनि आभार प्रकट गर्दछौ। हामीले उठाएको विषयलाई उहाँले चाहिँ फलोअप गरिदिनु भयो, त्यो परिवारलाई यो चैत दशैंको रामनवमीको दिनमा एउटा गतिलो घरमा बसाल्ने हुनुभयो। यसर्थ उजेलका खबरको प्रभाव सम्बन्धी स्थलगत रिपोर्ट लिन रामनवमीको दिन हामी अवश्य आउनेछौ भन्दै अहिलेलाई छुट्टिन चाहन्छु। ठाकुर प्रसाद पाण्डेजी है त हस् धन्यवाद। अब सुनाऊ सऊदी अरबमा 5 महिना अघि मृत्यु भएका एक नेपालीको शव स्वदेश ल्याउन नसकिएको सम्बन्धी खबर। गुल्मीको नयाँ गाउँ 4 मदन बहादुर पुनको शव 5 महिनादेखि सऊदी अरबमै रहेको हो। यस सम्बन्धी रिपोर्टका लागि आज हामी मृतकका परिवार र एक सहयोगी संस्थाका व्यक्तिसँग टेलिफोन सम्पर्कमा छौ। हेलो नमस्कार। हजुर नमस्कार हजुर। तपाईँ गुल्मीको नयाँ गाउँ 4 कोलापाटाबाट सुरज पुनजी बोल्नु भयो होइन त? हजुर सर हजुर। तपाईँको दाई मदन बहादुर पुनको होइन? हजुर सर। गत मक्सिर 19 राति बिस्तारामै उहाँको मृत्यु भयो होइन? अहिलेसम्म सब नआएकै हो सर? अहिलेसम्म आएको छैन सर, 4-5 महिना हुन थाल्यो सर, अब आउने 19 5 महिना हुन्छ सर। अनि तपाईँहरूले कुनै पहल गर्नु भएन सम्बन्धित निकायसँग? सम्बन्धित निकायसँग पहल गरेको सर, हामी काठमाडौँ गएर त्यो वैदेशिक प्रबन्धन बोर्ड भन्ने त्यो एउटा एउटा चिठी लेख्यौँ, अनि त्यसपछि एउटा त्यो कन्सुलर शाखाबाट पनि एउटा चिठी लेखेको सर, मृत्यु भएको हामी 4-5 दिनपछि काठमाडौँ स्वयं गएर दुई गएर लेखाएको, त्यसपछि अहिलेसम्म केही भएन सर। त्यसपछि अब अहिलेसम्म अहिले यहाँ उताबाट पनि केही खबर पनि दिनु भएन, तपाईँहरूले हामीलाई कन्ट्याक्ट गर्छौँ भनेर भन्नुभएको थियो, अहिलेसम्म फोन पनि आएको छैन सर, सोद्धाखेरि हुन्छ हुन्छ मात्र भन्नुहुन्छ, त्यति मात्र। सुनवाई चाहिँ हुन सकेन सम्बन्धित निकायको होइन? हजुर हजुर त्यही नै हजुर। के कसरी मृत्यु भयो जानकारी प्राप्त के भयो? जानकारी त एकजना हुँको एकजना डाइरी फोन गएको थियो, अब त्यति राति अब ड्युटी जानुभएको रहेछ, त्यस दिन बाहिर मार्केटतिर जानुभएको रहेछ, अनि राति आउँदाखेरि अनि भोलि ड्युटी जाने भनेर साथीहरू सँगै छुटेर अनि फेसबुक रातिसम्म चलाएको मान्छे 12 बजीसम्म फेसबुक चलाउनु भएको रहेछ, अनि रात बिहान साथीहरूले फेरि ड्युटी जाम भनेर बोलाउँदाखेरि दाई एकदम दिवस अवस्थामा हुनुहुन्थ्यो अरे, अब मृत्यु भइसकेको थियो अरे, अनि त्यसपछि त्यो दाईले चाहिँ अब कम्पनीको मालिकले बोलाएर बोलाउनु भएछ, अनि त्यसपछि लिएर जानुभएको भन्ने कुरा खबर मात्र आएको, हामीले देखेको होइन सर, अब के हो त केही पनि बुझ्न सकेन, अहिलेसम्म परिदिन देखेर के भनौँ अब थाहै छैन अहिले सर। अनि तपाईँको दाईको राजधानी नम्बर र कम्पनीको नाम इङ्ग्लिसमै बताइदिन सक्नुहुन्छ? हजुर दाईको नाम मदर बहादुर पुन हो, पासवर्ड नम्बर 5294742 हो सर, कम्पनी नाम अमाइट ASMETALL अमाइट अल MAZ मा ALL अनि तपाईँको भाउजू विष्णु पुन त्यही सँगै हुनुहुन्छ? हजुर हजुर सँगै हुनुहुन्छ। कति वर्षको हुनुहुन्थ्यो दाई? दाई 25 वर्षको हुनुहुन्थ्यो सर। भाउजूको उमेर अलि कति वर्षको भयो? 25 वर्षको दाईको हो अनि भाउजूको 26 वर्ष भयो सर। 26 वर्ष कि हुनुभयो, सन्तान पनि छन् के रे, एउटा छोरा होइन? हजुर हजुर एउटा छोरा छ। अनि मलाई भाउजूलाई दिनुहोस् न यो फोन। नमस्कार बहिनी। अनि त्यस दिन जुन राति अबेरसम्म फेसबुकमा बसेको भन्दै हुनुहुन्छ तपाईँको देवरले, तपाईँसँग फेसबुकमा कुराकानी भएको थियो त्यस दिन राति? अनि गएको कति महिना भएको थियो उहाँ? 23 महिना। पहिला पनि गएर आउनु भएको हो? तपाईँ त मैला पर्नुभयो, त्यति पहल गर्न पनि सक्नु भएको छैन होला होइन? श्रीमानको सब अहिलेसम्म आएको छैन, सम्बन्धित निकायले नसुनेकै हो। आज 5-5 महिनासम्म श्रीमानको सब आएको छैन, तपाईँ अहिले घरमै हुनुहुन्छ कि माइतीमा बस्नु भएको छ? पैसाहरू पठाइरहनु हुन्थ्यो? के भन्न चाहनुहुन्छ सम्बन्धित निकायलाई? तपाईँको छोरा कति वर्षको भए? 5 वर्ष पुगेर 5 महिना लाग्यो। ए 5 महिना लागे बाबु, भनेपछि छिटो भन्दा छिटो सब ल्याइदिनु पर्यो नेपाल सरकारले भन्ने माग गर्नुहुन्छ? हजुर छिटो भन्दा छिटो, अब यत्रो महिना भइसक्यो अनि छिटो भन्दा छिटो ल्याइदिन म चाहन्छु। हुन्छ त विष्णु पुनजी। हस् अब हामी यस सम्बन्धमा काठमाडौँ स्थित वैदेशिक रोजगारमा जाने नेपालीहरूको उद्धार गर्न र कानुनी सहायतामा जुटेको पिपुल्स फोरमको कानुनी सहायता परियोजना संयोजक कृष्ण नेउपानेसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो नमस्कार। हजुर यो पिपुल्स फोरमको यो कानुनी सहायता परियोजना संयोजक कृष्ण नेउपाने बोल्नु भयो होइन काठमाडौँबाट? अनि कि यो हाम्रो यो गुल्मी नयाँ गाउँ 4 निवासी होइन मदन बहादुर पुन गत कार्तिक 19 गते साउदी अरबमा मृत्यु भएको हो, तर उहाँको अहिले झन्डै 5 महिना बित्न लागिसक्दाखेरि पनि उहाँको सब आउन सकेन। परिवारजनले यो वैदेशिक रोजगार बोर्ड अनि कन्सुलर शाखा लगायतमा निवेदन गरे तर पनि सुनवाई हुन सकेन। यस सम्बन्धमा केही बताइदिनुहोस् न हजुर, अधिवक्ता पनि भएको नाताले। हजुर धन्यवाद। खास गरी यो वैदेशिक रोजगारमा साउदी अरबमा चाहिँ नेपालीहरू जाने र त्यहाँनिर अप्राकृतिक रूपमा कहिलेकाहीँ मृत्यु हुने, एक्सिडेन्ट पर्ने मृत्यु हुने यस्तो अवस्थाहरू आइरहन्छ र हामी कहाँ पनि त्यस्तो मृत्यु भएको लास्टमा आइसकेको लास ल्याउनको लागि पहल गरिपाउँ भनेर निवेदनहरू आउँछ। खास गरी त्यहाँ साउदी अरबको चाहिँ यस विषयमा कानुन के छ भनेदेखि त्यहाँ चाहिँ मृत्यु भएको लासको पनि एक्जिट भिसा लगाउनु पर्ने र त्यो सबै त्यहाँको चाहिँ एक्जिट भिसा नलागिकन त्यो नेपाल नआउने भएको हुनाले पनि साउदी अरबबाट चाहिँ अरू देशको तुलनामा साउदी अरबबाट आउने लासहरू चाहिँ अलि लामो समय लाग्ने गरेको पाइन्छ। हजुर हजुर। अब चाहिँ परिवारजनले के गर्नु पर्ला? अब हामीले खास गरी हाम्रो काउन्सिलरमा त्यहाँको एम्बेसीमा चाहिँ निवेदन परिसकेको छ भने त्यहाँको एम्बेसीले चाहिँ पहल गरिरहन्छ, त्यहाँ चाहिँ निवेदन परिसकेको छ भने हाम्रो एम्बेसीले त्यहाँ हामीलाई सहयोग गर्छ, उसले चाहिँ लास पठाउनको लागि सहयोग गर्छ। हुन्छ त जानकारीका लागि धेरै धेरै धन्यवाद कृष्ण नेउपानेज्यू। हस् धन्यवाद धन्यवाद। मदन बहादुर पुनका सम्बन्धमा परिवारजनले सुनिहाल्नु भयो, अब केही दिन धैर्य गर्न जरुरी छ, यद्यपि प्रक्रियामा कमी भएको छ भने यथाशीघ्र पिपुल्स फोरम जो वैदेशिक रोजगारमा जाने नेपालीहरूको उद्धारका क्षेत्रमा काम गर्छ त्यो संस्थासँग सम्पर्क राख्नु होला र हामीले त्यस संस्थालाई आवश्यक कागज पत्र पनि पठाइदिने काम गर्नेछौ भन्दै यो रिपोर्ट यही बिट मार्न चाहन्छु। अब गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा भोटे कोसीमा हाम फालेर आफै ज्यान हाल्न आँटेका व्यक्तिद्वारा सयौंको उद्धार सम्बन्धी सकारात्मक सन्देश।